మంచి మయూరా మనోరంజన్ కాలాగి సును హజురా रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छन् तब जन्मिन्छन् साहित्यिक मनहरू। जब मनमा भावनाले झंकार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ। जसले पिउँछ एक पटक काव्य पियुषको प्याला हरपल मन मनसाले बहार उत्पन्न गर्छ। त्रिश्लित मनका भावहरू छता छुल्ल हुन्छन् जब बनेर रचना पानीले मेटिँदैन प्यास लाग्छ साहित्यकै तीर्सना। सृजनाहरू सदैव अजर अमर रहन्छन् तिनै अजर अमर सृजनाहरूमा हामी आवाज भर्नेछौ कार्यक्रम मेरो रचनामा। साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना। बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज आँसुको भेलमा रगिस्तान पारी भेटिए म आज नजानु बाबा छोडेर फेरि भन्दै थिइन् ती छोरी नजानु बाबा छोडेर फेरि भन्दै थिए ती छोरी निर्दोष मनको त्यो आवाज सुन्दा झस्किए म आज आँसुको भेलमा रगिस्तान पारी भेटिए म आज मुटुकै टुक्रा चुडिएर आए नदेखे जै गरी मुटुको टुक्रा छोडेर आए नदेखे जै गरी भकानो छुट्दा यी आँसुसँगै पोखिए म आज बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज बोल्दै बोल्छौ रे एक्लै त्यो तस्बिर हेरी छातीमा टाँसेर बोल्छौ रे एक्लै त्यो तस्बिर हेरी छातीमा टाँसेर दड्किँदा तिमी दुखेर यो मन पग्लिए म आज बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज खै किन यहाँ काप्दैछन् मुटु अदृश्य भएले खै किन यहाँ काप्दैछन् मुटु अदृश्य भएले सपना नमिठो देख्दा तर्सिए म आज बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज आँसुको भेलमा रगिस्तान पारी भेटिए म आज बिरानो ठाउँमा पैसाको लागि बेचिए म आज काठमाडौँ छुट्यो हेर्दा हेर्दै आकाशमाथि उडी हाले म काठमाडौँ छुट्यो हेर्दा हेर्दै आकाशमाथि उडी हाले म याद आयो आफ्नै देशको याद आयो आफ्नै गाउँको धेरै टाढा पुगिहाले म काठमाडौँ छुट्यो हेर्दा हेर्दै विदेशी न मन थिएन बाध्यतामा परे म विदेशी न मन थिएन बाध्यतामा परे म जति दुःख गर्दा परे अभावमै मरे म जन्मभूमि छुट्यो साथी भाइ छुटे याद आयो मायालुको याद आयो मायालु वास्तवमा पनि हो आज बाध्यता छ विदेशीनाको निम्ति तीर बेरोजगार भएर बसिराख्दा ती घरका अवस्था देख्दा प्राय हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशिनो बाध्यता छ आफ्नो मुटुमा भक्कानो फुट्दा आफ्नो मुटुलाई गाँठो पारेर विदेशिनो बाध्यता छ आफ्नो त्यो देशलाई आफूलाई माया गरेको आफूलाई जन्म दिएको त्यो जन्मभूमिलाई छोडेर हामी विदेशिनो बाध्यता छ हामीलाई आफ्नो छोराछोरी आफ्नो बुबा आमा अनि आफ्नो दाजुभाइ साथीभाइ सबैजनालाई चटक्क छोडेर विदेशिनु पर्दा ती विदेशी भूमिमा बेचिनु पर्दा आफ्नो रगत पसिना बेचिराख्दाखेरि यस्तो आभास हामीलाई हुन सक्छ आफ्नो त्यो छोराछोरी रुइराखेको देख्न नसक्दा अनि आफ्नो छोराछोरीलाई रुइराखेको अवस्थामा वास्त नगरिकन हामी निर्दोष मनको त्यो आवाज सुन्दा झस्किएर रुनुपर्ने बाध्यता छ हामीलाई मुटुमा भकानो फुट्छ अनि आँसु पोखिन जान्छ बिरानो ठाउँमा पैसाको लागि बेचिएमा आज आँसुको भेलमा रगिस्थान पारी भेटिएमा आज नजानु बाबा छोडेर फेरि भन्दै थिए ती छोरी निर्दोष मनको त्यो आवाज सुन्दा झस्किएमा आज निर्दोष मनको त्यो आवाज सुन्दा झस्किएमा आज जहाँ पुगे परे सरे ठक्कर मात्र पाउँछु म थाहा छैन अब फेरि नमस्कार अनि साहित्यको अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका आत्मीय मित्र रिजन केसीसँगै म छु तपाईँकै मित्र दिपेन्द्र लामा सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान 9 बजेको नेपाल वाणी समाचारपछि करिब करिब 10 बजेसम्म यो बसाई बस्नको लागि आउने गर्छौँ यो बसाईमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूमा बहने गर्छौँ तपाईँका ती जीवन्त भावनाहरू सँगसँगै सहर गर्ने गर्छौँ यो समयमा ती जीवन्त रूपी भावनाहरूमा डुब्छौँ तपाईँलाई डुबाउँछौँ एकैछिन आउनुहोस् नजिकै बसौँ रेडियोको त्यो भोलमलाई अलिकति भए पनि ठुलो बनाउनुहोस् कतिजना काममा व्यस्त हुनुहुन्छ होला व्यस्त रहे पनि तपाईँले हामीलाई सुनेर साथ दिन सक्नु तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लग स्पोर्टमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल .blogspot.com मोहन बिहानी .blogspot.com त्यसै गरी रेडियो अर्पण 104.5 मेगाहर्जको ब्लगमा पनि तपाईँले कार्यक्रम मेरो रचनाको यो बसाईलाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ डाउनलोड गर्न व्यवस्था गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यो समयमा रहेर प्रिय मित्र आज पनि तपाईँकै साहित्यिक सिर्जनाहरू मेरा पल्टाभरि छन् कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरे जुन रचनालाई पठाउनु भएको हो लक्ष्मण भन्तना शिरीषजीले गोर्खा हाल अबुधाबी युएमै हुनुहुन्छ उहाँले धेरै माया गर्नुहुन्छ कार्यक्रम मेरो रचनालाई र यो रचना पठाइदिनु भयो धेरै धेरै धन्यवाद निकै सुन्दर रचना रहेको थियो उहाँको विदेशी भूमिमा बेचिनु परेको बाध्यताहरू अनि ती झस्किएका कुराहरू मुटुलाई टुक्रा टुक्रा बनाएर मुटु कापेका कुराहरू अनि नमिठा सपना देख्दा तर्सिएका कुराहरू हुँदै थियो रचनामा यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु लक्ष्मण भन्तना शिरीषजीलाई आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर प्रिय मित्र ढिलो नगरीकन तपाईँकै रचनाहरूलाई सरसर्ती अगाडि जोड्न चाहन्छु यो समयमा रहेर मेरो हातमा रचना रहेको छ गजल हरिहर कडेलजीले अर्घ खाँचीदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मनका इच्छा मनमै रोकी परदेश पसेमा मनका इच्छा मनमै राखी परदेश पसेमा पसिनाको मूल्य तोकी परदेश पसेमा दिन दिन घरमा आई साउ कराउँदा दिन दिन घरमा आई साउ कराउँदा तम्सुका हातमा बोकी परदेश पसेमा मनका इच्छा मनमै रोकी परदेश पसेमा जति दुःख गरिने गरे पनि घरमै खान नपुगेर जति दुःख गरे पनि घरमै खान नपुगेर बाध्यताले सिर ठोकी परदेश पसेमा मनका इच्छा मनमै रोकी परदेश पसेमा अब कसले हेर्ला ती मेरी बुढीआमालाई अब कसले हेर्ला ती मेरी बुढीआमालाई सधैँ सधैँ लाग्थ्यो खोकी परदेश पसेमा मनका इच्छा मनमै रोकी परदेश पसेमा फुल जस्ती प्यारी मेरी एक्लै छोडी आए फुल जस्ती प्यारी मेरी एक्लै छोडी आए पराई नजर लाग्ने हो कि परदेश पसेमा मनका इच्छा मनमै रोकी परदेश पसेमा मन पसिनाको अमूल्य तोकी परदेश पसेमा पसिनाको मूल्य तोकी परदेश पसेमा वास्तवमै पनि बाध्यता छ हामीलाई विदेशिनु अनि ती मनका इच्छाहरू मारेर हामी विदेशिनु परेको छ कहीँ कतै हामी हाम्रो त्यो पसिना बेच्नको निम्ति बाध्यता पनि परेको छ बाध्यता परेका कुराहरू अनि मन दुखेका कुराहरू मनका इच्छाहरू मारेर विदेशिनु परेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि हरिहर कडेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु यो समयमा दीप मिलनजीले रुद्रपुर रूपन्देही हाल दोहा कतारदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्छु किन भेट्न गाह्रो भयो कोमलता गजलमा किन भेट्न गाह्रो भयो कोमलता गजलमा हराए जै लाग्न थाल्यो सौन्दर्य त्या गजलमा आधुनिक गजल हो भन्नेहरू यस्तै भन्छन् छैन प्रभु छैन अचेल सलिन्ता गजलमा हराए जै लाग्न थाल्यो सौन्दर्य त्या गजलमा नाङ्गिएको बाङ्गिएको कुरा मात्र बोल्छ कलम नाङ्गिएको बाङ्गिएको कुरा मात्र बोल्छ कलम अटाउन छोडिसक्यो मानवता गजलमा हराए झैँ लाग्न थाल्यो सौन्दर्यता गजलमा एकै सेर भित्र पनि भाव किन भिन्दा भिन्दै एकै सेर भित्र पनि भाव किन भिन्दा भिन्दै हराएर गयो कठै सजगता गजलमा हराएर हराए झैँ लाग्न थाल्यो सौन्दर्यता गजलमा हिजो आज चल्लाहरू माउ पुस्न छोडिदिए हिजो आज चल्लाहरू माउ पुस्न छोडिदिए त्यसैले त हाबी भयो अहमत गजलमा किन भेट्न गाह्रो भयो कोमलता गजलमा हराए झैँ लाग्न थाल्यो सौन्दर्यता गजलमा हराए झैँ लाग्न थाल्यो सौन्दर्यता गजलमा दीप मिलन रुद्रपुर रूपन्देहीदेखि यो रचना पठाउनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई जोड्छु यो समयमा विकर श्रीराम चितवन हलमरु भूमिको छातीबाट भनेर ठेगाना लेख्नु भएको छ जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र धौले घर पिरतीको छाएपछि के लाग्छ र सम्झनाको हुरी बनी सपनीमा नाउ भन्दा सम्झनाको हुरी बनी सपनामा नाउ भन्दा मध्य राति सिरानीमा आएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र पोए पोए बाँड्दै पोया पोया बाँड्दै जाँदा अतीतका लाठाहरू पोया पोया बाँड्दै जाँदा अतीतका लाठाहरू परेलीको बाटो हुँदै धाएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र सुख दुःख सँगै बर पिपल होला भन्दै सुख दुःख सँगै सँगै बर पिपल होला भन्दै ढुङ्गा पुज्दै बाचका सम खाएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र भरिपूर्ण भए पनि शून्य ठाने ठान्थे विकर्सीलाई भरिपूर्ण भए पनि शून्य ठान्थे विकर्सीलाई पोखरीको एक्लो मैलो पाएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र धौले घर पिरतीको छाएपछि के लाग्छ र जुनी काटौँ भन्दै माया लाएपछि के लाग्छ र विकर्सीराम चितवन हाल मरुभूमिको छातीबाट यो रचना पठाइदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइरहेको प्रिय मित्र यो बसाइमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु मात्र तपाईँको लागि खुशी प्रेमको कहानी पढेपछि रोए, तिम्रो मेरो प्रेमको कहानी पढेपछि रोए, मनमा झने यादहरू गढेपछि रोए, तिम्रो मेरो प्रेम कहानी पढेपछि रोए, मनमा झने यादहरू गढेपछि रोए, तिम्रो मनमुटुतिर बसाई सर्दै थिए, तिम्रो मनमुटुतिर बसाई सर्दै थिए, विश्वासको पर्खाल ढलेपछि रोए, मनमा झने यादहरू गढेपछि रोए, तिम्रो मेरो प्रेम कहानी पढेपछि रोए। पुनः स्वागत गर्न चाहन्छु यो मुक्तक सँगै कार्यक्रम मेरो रचनाको बसाइमा नवराज भुजेलजीको मुक्तकलाई वाचन गरे मैले, जसलाई उहाँले यो रचनालाई सासापुर तीन सरलाईदेखि पठाउनु भएको थियो। प्रिय मित्र, तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनहरूको साथमा बगिराखेका छौँ, तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ यो समयमा रहेर। त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु। कसको माया कति छ जोखेर हेर हेर भन्छौ, कसको माया कति छ जोखेर हेर भन्छौ, जवानीको उन्मादालाई पोखेर हेर भन्छौ, वैश्यको मातै यस्तो बसमा छैन नयन, नडुलाउ धेरै नजर रोकेर हेर भन्छौ, जवानीको उन्मादलाई पोखेर हेर भन्छौ, मिठा हुन्छन् हरेक पल तिम्रो मेरो जिन्दगीका, एकचोटि दुई मुटु जोडेर हेर भन्छौ, जवानीको उन्मादलाई पोखेर हेर भन्छौ, रङ्गीन बनाउनु छ हर रात सधैँ हाम्रो अब, रङ्गीन बनाउनु छ हर रात सधैँ अब हाम्रो अब, मैले दिएको आँचल तिमी ओढेर हेर भन्छौ, कसको माया कति छ जोखेर हेर भन्छौ, जवानीको उन्मादलाई पोखेर हेर भन्छौ, जवानीको उन्मादलाई पोखेर हेर भन्छौ। रामकृष्ण पौडेल अन्यास भरतपुर भनेर लेख्नु भएको छ ठेगाना, चितवनका सर्जक हुनुहुन्छ उहाँ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु। मेरो हातमा गजल रहेको छ, यो गजललाई सरोज चौलागाईजीले ईश्वर पुर्थिन बयलबास सरलाईदेखि पठाउनु भएको हो, उहाँको रचनालाई पनि अगाडि जोड्छु। मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ, मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ, अनि त ओइलाएको मुना टठिलो अवश्य हुन्छ, धेरै भो जनता संक्रमण कलममा पिल्सिएको, धेरै भो जनता संक्रमण कालमा पिल्सिएको, शान्ति प्रक्रियापछि केही सजिलो अवश्य हुन्छ, अनि त उहिलेका मुना टटिलो अवश्य हुन्छ, फुल्नेछन् पक्रनेछन् रङ्गिनेछन् स्वतन्त्रताको समाज, फुल्नेछन् पक्रनेछन् रङ्गिनेछन् स्वतन्त्रताको समाज, तब यहाँको गर गरमै मलिलो अवश्य हुन्छ, मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ, भू प्रयास नगर पहिले झैँ फुट हाल्न कसैले नै, भू प्रयास नगर पहिले झैँ फुट हाल्न कसैले नै, अब भाइ भएको सम्बन्ध खाँदिलो अवश्य हुन्छ, मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ, अह सक्दैन डगमगाउन कदापि हाम्रो अस्मिता, किनकि हाम्रो आत्मसम्मान दरिलो अवश्य हुन्छ, किनकि हाम्रो आत्मसम्मान दरिलो अवश्य हुन्छ, मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ, मुस्कुराउँदै लाली गुराँस हँसिलो अवश्य हुन्छ। वास्तवमै पनि देशको कुराहरू हुँदै थियो, भाइ भाइका कुराहरू हुँदै थियो रचनामा, निकै सुन्दर रचना। यो रचनाको लागि सरोजजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। यो समयमा गजल छ मेरो हातमा नवीन श्रेष्ठ रहेछ मुरानदेखि हाल क्षितिज बारीबाट भनेर लेख्नु भएको छ ठेगाना। मृत्युशय्यमा छटपटी भएको देखि नरुनु, मृत्युशय्यमा छटपटी भएको देखि नरुनु, तिमी छाडे कालसँग गएको देखि नरुनु, पैसामै साटियो जीवन बाध्यताले गर्दा, पैसामै साटियो जीवन बाध्यताले गर्दा, परदेशमा सधैँ नै दुःख पाएको देखि नरुनु, मृत्युशय्यमा छटपटी भएको देखि नरुनु, मैले सजाएका हजारौं सपनाहरू पनि, मैले सजाएका हजारौं सपनाहरू पनि अधुरा रहर हरेश खाएको देखि नरुनु, मृत्युशय्यमा छटपटी भएको देखि नरुनु, गाउँथे होला मैले पनि खुसीका गीतहरू, गाउँथे होला मैले पनि खुसीका गीतहरू, आँसुका आँसुमा पीडाका गीत लाको देखि नरुनु, मृत्युशय्यमा छटपटी भएको देखि नरुनु, सोच्दै कहलिदो लाग्दो विगत बिर्सन मैले, सोच्दै कहली लाग्दो विगत बिर्सन मैले, अब निरन्तर आँसु आएको देखि नरुनु, अब निरन्तर आँसु आएको देखि नरुनु, मृत्यु शय्यमा छटपटी भएको देखि नरुनु, तिमी छाडी कालसँग गएको देखि नरुनु। वास्तवमै पनि आफ्नो मायलुलाई यी कुराहरू भनेका कुराहरू हुँदै थियो रचनामा, निकै सुन्दर रचना। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। मेरो हातमा उदासीराज गुङ्ग विचार नयाँ बसपार काठमाडौँदेखि पठाउनु भएको गजल छ। रूपी हेरिन्छन् मन हेरिन्छन् अब जस्तोको जीवन हेरिँदैनन्, रूपे हेरिन्छन् मन हेरिँदैनन्, म जस्तोको जीवन हेरिँदैनन्, नाम पढेर सुनियो बाहिर भित्रको को को छन् हेरिँदैनन्, म जस्तोको जीवन हेरिँदैनन्, यो दुनियाँ मतलबी भएछ, यो दुनियाँ मतलबी भएछ, भन्नेहरूको धन हेरिँदैनन्, रूप हेरिन्छन् मन हेरिँदैनन्, म जस्तोको जीवन हेरिँदैनन्। काठमाडौँको फतफुत हुन्छन्, काठमाडौँमा फालाफाल हुन्छन्, कर्णालीमा शासन हेरिँदैनन्, म जस्तोको जीवन हेरिँदैनन्, रूप हेरिन्छन् मन हेरिँदैनन्, रूप हेरिन्छन् मन हेरिँदैनन्। वास्तवमा पनि रूप हेरेका कुराहरू अनि मन नहेरेका कुराहरू हुँदै थियो रचनामा, निकै सुन्दर रचना। यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। मेरो हातमा मुक्तक रहेको छ, शिवगिरीजीले रसौली चितवनदेखि पठाउनु भएको। मेरो मुटु मेरो धड्कन मेरो सास पठाए भने, मेरो मुटु मेरो धड्कन मेरो सास पठाए भने, कति रुदी हुन मलाई वनवास पठाए भने, पर्खाइमा वर्षौँ बिच्छ बाटो हेर्दै परदेशीको। मेरो मुटु मेरो धड्कन मेरो सास पठाए भने, कति रुदी हुन मलाई वनवास पठाए भने, पर्खाइमा वर्षौँ बिच्छ बाटो हेर्दै परदेशीको। के होला होला बाकसमा लास पठाए भने, के हाल होला बाकसमा लास पठाए भने, मेरो मुटु मेरो धड्कन मेरो सास पठाए भने, कति रुदी हुन मलाई वनवास पठाए भने, कति रुदी हुन मलाई वनवास पठाए भने। शिवगिरी रसौली चितवनदेखि यो सुन्दर रचना पठाउनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रिय मित्र, अर्को समुदाय अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु मात्र तपाईँको लागि। जसले लिएर गयो हिजोको त्यो अपूर्व माया, जसले लिएर गयो त्यो सम्वेदना आज उसैले दिएर गयो। किन स्वार्थी हुँदा रहेछन् हिजो लोग्ने मान्छे, किन स्वार्थी हुँदा रहेछन् हिजो लोग्ने मान्छे, पिचास भनाउँदाले रगत पिएर गयो। त्यो सम्वेदना आज उसैले दिएर गयो। निर्घात रूपमा हिजो चुट्नु चुटेछन् त्यो दिन, निर्घात रूपमा हिजो चुट्नु चुटेछ त्यो दिन, नसोधेरे त्यो रातमा कसरी पौडिएर गयो। त्यो सम्वेदना आज उसैले दिएर गयो। सपना देखाएर उसैले के बोकाई गएछ, सपना देखाएर उसैले के पो बोकाएर गएछ, मर्नु न बाँच्नु उसै उसले आज पारिएर गयो, हिजो त्यो अपूर्व माया उसले जसले लिएर गयो, जसले सर बर्बाद गरे आज फेरि उसैले, जसले बर्बाद गरे आज फेरि उसैले, सबै अचम्म मान्दैछन् त्यो कत्रो सिएर गयो, कात्रो सिएर गयो, हिजो त्यो अपूर्व माया जसले लिएर गयो, त्यो संवेदन आज उसैले दिएर गयो, त्यो संवेदन आज उसैले दिएर गयो। मान्दनर अभागेजीको यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको यो उपसायमा। प्रिय मित्र, अब भने हामी कार्यक्रमको निकै लगभग लगभग अन्त अन्ततिर आइसकेका छौँ। अब भने छुट्टिन पनि बेला भइसकेको छ। आजको यो साहित्यिक ढुङ्गालाई यही कतै किनारा लाउने बेला भइसकेको छ। के गर्ने, बाध्यता छ, समयको पछि हामी हिँड्नु नै पर्छ, समयको पछि पछि दौडिनु पर्दो रहेछ। मिलन भएपछि बिछोड त अवश्य नै हुन्छ नै। यो मिलन र बिछोड भइरहने समयमा तपाईँ र म आजको लागि बिछोड हुन्छौँ, भोलि फेरि मिलन त हुन्छ नि होइन र अर्को हप्ता फेरि यस्तै यस्तै भेट्ने बाचासहित अब भने छुट्टिनुपर्छ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रचना पठाउनुहुने सबै सर्जकहरूप्रति आभार प्रकट गर्न चाहे यो समयमा रहेर, र ब्लग स्पोर्टहरूमा कार्यक्रम राखेर साथ दिनुहुने तपाईँ सबै मेरा साथीहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दर्पण पारिरहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म अनि इन्टरनेटको पहुँच रहेको ठाउँसम्म सुन्नलाई साथ दिनुहुने, मेरो आवाजलाई पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र, दर्पण पारीका अननीय मित्र, आत्मीय मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि छुट्टिन चाहन्छु। साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ। नमस्कार। अन्तै मायालाई हर्छु म, मरेर के भु म जस्तो हजार पाइहाल्छु। तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू।